नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। स्थानीय समाचार विस्तारमा, रत्नगर नगरपालिकामा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत अहिलेसम्म 164 श्रमिक बालबालिकाहरूलाई परिवारको जिम्मा लगाइएको छ। आर्थिक वर्ष 69-70मा 146 जना र चालु आर्थिक वर्षमा 18 जना बालबालिकालाई परिवारको जिम्मा लगाइएको रत्नगर नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तरुण राज पौडेलले जानकारी दिनुभयो। युनिसेफ नेपालले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत जिल्लाका 900 श्रमिक बालबालिकालाई उद्धार गरी उनीहरूलाई औपचारिक तथा अनौपचारिक शिक्षा, अभिभावकलाई सिप, विकास तालिम, स्वास्थ्य सेवा प्रदान गरिएको युनिसेफ नेपाल क्षेत्रीय कार्यालय चितवनले जनाएको छ। राहदानी लिनका लागि निवेदन दिनेहरूको संख्या अप्रत्याशित रूपमा बढ्दा थोरै कर्मचारीहरूको भरमा काम हुँदै आएको चितवन जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा अहिले कामको चापाचाप छ। कर्मचारीहरूले सेवा लिनका लागि आउनेको निवेदन समेत बुझ्न भ्याएका छैनन्। राहदानीको प्रतिलिपि निकाल्नका लागि निवेदन बोकेर भण्डाराका माधव पराजुली बुधबार मध्याह 12 बजे जिल्ला प्रशासन कार्यालय पुगेका थिए। तर राहदानी फाँटका कर्मचारीले उनको निवेदन लिन नसक्ने जानकारी दिएपछि उनी निराश हुँदै फर्कन बाध्य भएका थिए। राहदानी र नागरिकता फाँटमा सेवा लिन आउनेहरूलाई जिल्ला प्रशासन कार्यालयले टोकन दिएर पालो पर्खन लगाएको छ। माधव पराजुलीले कार्यालय आएका बेलामा प्रशासनमा भएको टोकन सकिएको थियो, तर श्रम विभागले यस्तो बताएको उहाँले जानकारी दिनुभयो। नेपाली कङ्ग्रेस चितवन क्षेत्र नम्बर 4 संविधान सभा उपनिर्वाचनका लागि बुधबार 3 जनाको नाम सिफारिस गरेको छ। उपनिर्वाचनका लागि नेकपा चितवनका पार्टी सभापति टेकप्रसाद गुरुङ, पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे र कृष्णलाल सापकोटाको नाम सिफारिस गरेको जिल्ला सचिव जितनारायण श्रेष्ठले जानकारी दिनुभयो। नेकपा चितवनको बुधबार बसेको बैठकले क्षेत्रीय समितिले पठाएका नामलाई अनुमोदन गर्दै सर्वसम्मत रूपमा 3 जनाको नाम सिफारिस गरेको हो। दोस्रो संविधान सभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा सभापति सुशील कोइराला विजयी हुनुभएको थियो। बढ्दो गर्मीसँगै पोखरीमा माछा मर्न थालेपछि चितवनका किसान चिन्तित भएका छन्। पछिल्लो केही हप्तादेखि यहाँ बढेको गर्मीले पश्चिम चितवनका विभिन्न माछा पोखरीमा माछा मर्न थालेपछि किसान चिन्तित भएका हुन्। चितवनमा केही महिनादेखि राम्ररी पानी पर्न सकेको छैन। अहिले त्यहाँको तापक्रम समेत 40 डिग्री भन्दा माथि छ। चितवनको दिव्यनगर शुक्रनगर क्षेत्रमा पोखरीमै माछा मर्न थालेको गुनासो आएकाले विशेष ध्यान दिन सार्वजनिक सूचना नै जारी गरेर कृषकलाई सचेत गराएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजराम अधिकारीले बताउनुभयो। घोल भएको क्षेत्रमा पानीको निकास नहुँदा पानी तातेर यस्तो समस्या आएको उहाँको भनाइ छ। यो समयमा माछाले दाना कम खान्छन्, विचार गरेर दाना दिनुपर्छ, फ्रेस पानी बनाउनुपर्छ, स्टक बढी भए घटाउने गर्नुपर्छ, अधिकारीले भन्नुभयो। त्यो गरिएन भने अक्सिजनको अभावमा माछा बन्न सक्छ। जिल्लामा यो वर्ष सरकारी सहयोगसहित करिब 150 हेड क्वार्टर क्षेत्रमा माछा पालन विस्तार भएको छ। चितवनमा 300 हेक्टर भन्दा बढीमा माछा पालन सुरु भएको कृषि कार्यालयले सुनाएको छ। चितवनको माडी गोपालनगरलाई माछाको पकेट क्षेत्र मानिन्छ। पश्चिम चितवनको मेगौली गाउँ विकास समिति 7 गौतम नगरमा बुधबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा 23 जना घाइते भएका छन्। गोलाघाटबाट नानगढतर्फ आउँदै गरेको नाचारख 1540 बस आफै सडक छेउ पल्टिँदा 23 जना घाइते भएका हुन्। घाइतेहरूको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरीकाले चितवनले सुनाएको छ। यस्तै नानगढको पुलचोकमा यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिँदा एक युवती घाइते भएकी छिन्। पोखरा बस मार्गबाट पुलचोकतर्फ आउँदै गरेको नासुरप 3880 नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको नातिन खच 8842 नम्बरको बसले ठक्कर दिँदा भरतपुर नगरपालिका 23 वर्षीय पवित्र मगर गम्भीर घाइते भएकी हुन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। नेपाल प्रेस युनियन चितवनले युनियनको केन्द्रीय महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा दीपक आचार्यलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। प्रेस युनियन चितवनको बुधबार बसेको बैठकले सल्लाहकार समितिका संयोजक तथा मध्यमाञ्चल संयोजक आचार्यलाई वरिष्ठ उपाध्यक्षका लागि उम्मेद्वारी बनाउने सर्वसम्मत निर्णय गरेको हो। आगामी असार 1 र 2 गते पोखरामा प्रेस युनियनको महाधिवेशन हुँदैछ। जिल्ला समितिले चितवनको अस्तित्वलाई कायम राख्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा अघि सार्दै आचार्यलाई विजयी बनाउनका लागि देशभरका प्रतिनिधिहरूलाई आग्रह गरिएको छ। प्रेस युनियन चितवनका सल्लाहकार तथा पूर्व अध्यक्ष दिनेश कुमार थपलियाको संयोजकत्वमा प्रेस युनियन चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी सदस्य सचिव रहने गरी प्रचार प्रसार संयुक्त समिति समेत गठन गरेको छ। समितिका सदस्यहरूमा उपाध्यक्ष पूर्ण प्रसाद शर्मा, सचिव अनिल ढकालको साध्यक्ष विष्णुकान्त काफले रहेका छन्। रत्नगर महोत्सव 2070 को बुधवार आन्दमी खर्च सार्वजनिक गरिएको छ। 2070 पौष 26 गते देखि माघ 5 गतेसम्म सञ्चालित महोत्सवमा 22,09,800 रुपियाँ नाफा भएको छ। महोत्सवमा 95,54,190 रुपियाँ आन्दमी, 73,44,388 रुपियाँ खर्च भई 22,09,800 रुपियाँ नाफा भएको आर्थिक समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो। विगतमा महोत्सवको आन्दमीबाट शैक्षिक सामाजिक क्षेत्रको विकासमा लगानी गरिएको र यसपटकको महोत्सवबाट पनि संघको शुद्धिकरण तथा सामाजिक कामहरूमा खर्च गरिने उहाँले जानकारी दिनुभयो। रत्नगर उद्योग वाणिज्य संघ र रत्नगर नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको महोत्सवबाट जिल्लाको कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको विकासमा टेवा मिलेको आयोजकले विश्वास लिएको छ। 10 दिनसम्म चलेको महोत्सवमा चितवनको आर्थिक सम्भावना भएका कृषि उत्पादक उत्पादनहरू माछा, केरा, पोल्ट्री र दुग्धका तथा नयाँ पर्यटकीय गन्तव्यहरूको प्रबन्धन, स्वास्थ्य र शिक्षालाई विशेष जोड़ दिएको थियो। शैक्षिक अवस्था अध्ययन कार्यदल चितवनले तहगत र विषयगत शिक्षक व्यवस्थापन गर्न जिल्ला शिक्षा कार्यालय चितवनलाई सुझाव दिएको छ। भदौ 26 गति गठन भएको कार्यदलले 1 महिना लगाएर तैयार पारेको प्रतिवेदनमा 16 बुँदे सुझाव समावेश भएका छन्। अध्ययन कार्यदलका संयोजक तथा जिल्ला शिक्षा समितिका सदस्य रमाकान्त सापकोटाले रिक्त शिक्षक पदमा अस्थायी प्रक्रियाबाटै भए पनि पदपूर्ति गर्दै शैक्षिक अवस्था सुधार गर्न लाग्नुपर्ने बताउनुभयो। उहाँले शिक्षक व्यवस्थापनमा देखिएको समस्यालाई सरकारवालाको पहलमा समाधान गर्दै चितवनको शैक्षिक अवस्था सुधार्न लागिपर्ने बताउनुभयो। विगत 16 वर्ष अघिदेखि हुन नसकेको दरबन्दी मिलानमा काले लागिपरे पनि रिक्त दरबन्दीले शैक्षिक अवस्थामा उल्लेख्य प्रगति हुन सकेको छैन। प्राविधिक तहमा दरबन्दी समस्या नदेखिए पनि निमावी र मावी तहमा दरबन्दी विद्यार्थी संख्याको आधारमा दरबन्दी थप नहुनु मुख्य समस्या बन्न पुगेको छ। जिल्ला शिक्षा अधिकारी शर्माले कक्षा कोठामा सूचना प्रविधि भित्राउने कार्यमा जोड़ दिएको भन्दै कम्प्युटर, ल्याप र ई पुस्तकालय बनाउने अभियानलाई जोड़ दिएको बताउनुभयो। प्रतिवेदनमा सामुदायिक विद्यालयतर्फ अभिभावकको विश्वास बढाउन शिक्षा कार्यालयले शैक्षिक गुणस्तरमा वृद्धि गर्नुपर्ने रणनीति सशक्त ढंग बढाउनुपर्ने उल्लेख गरिएको छ। प्रस्तुत गरिएको प्रतिवेदनमा विद्यालयमा सञ्चालक समिति गठनमा समस्या, आफन्त शिक्षकहरू कर्मचारीले अवसर पाउने अवस्था, भौतिक पूर्वाधारको समस्या, कार्यालयले दुर्गम क्षेत्रलाई प्राथमिकतामा नपारेको, विद्यालयलाई निशुल्क घोषणा गरिए पनि व्यवस्थापन नगरिनु जस्ता समस्या विद्यमान रहेको औलाइएको छ। आईसीटीको प्रयोग र प्रधानाध्यापक नियुक्तिमा निर्धारित मापदण्ड लागू गर्नुपर्ने समेत सुझाव दिएको छ। कटर टिप्नका लागि रुखमा चढेका नलप्रासीको पर्सौनी 7 का 45 वर्षीय बाबुबारा चौधरीको रुखबाट लडेर मृत्यु भएको छ। इलाका प्रहरीकाले नलपुरका अनुसार सोमबार रुखबाट लडेका चौधरीको उपचारको क्रममा बुधबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो।